हुने छैन कहिल्यै निघात भगवान का शान्ति मिलाइ मबाट यस्तै भनेर छाडि गयो निष्ठुरी निर्दय भनेर हुने छैन कहिल्यै निघात भगवान का शान्ति मिलाइ मबाट यस्तै भनेर छाडि गयो निष्ठुरी निर्दय भनेर यस्तै भनेर छाडि गयो निष्ठुरी निर्दय भनेर तिम्रै याद भो अति यही माया हो म बाच्ने हो खाती यस्तै भनेर छाडि गयो निष्ठुरी निर्दय भनेर तिम्रै झल्को तिम्रै याद भो अति यही माया हो म बाच्ने हो खाती यस्तै भनेर निष्ठुरी निर्दय भनेर यस्तै भनेर छाडि गयो निष्ठुरी निर्दय भनेर हारुको तिम्रै बन्छु बन्दिन अरुको यस्तै भनेर छाडि गयो निष्ठुरी निर्दय भनेर मुटु जलाइ रिस गर्ने हारुको तिम्रै बन्छु बन्दिन अरुको यस्तै भनेर निष्ठुरी निर्दय भनेर यस्तै भनेर छाडि गयो। निष्ठुरी निर्दय बनेर छुट्दैनौ भनेर देखाउनु छ नमुना बनेर यस्तै भनेर छाडी गयौ निष्ठुरी निर्दय बनेर अरू जस्तै छुट्दैनौ भनेर देखाउनु छ नमुना बनेर यस्तै भनेर निष्ठुरी निर्दय बनेर यस्तै भनेर छाडी गयौ निष्ठुरी निर्दय बनेर ¡Gracias! कसम खाई राखेर शिरमा हात पाचुन्जेला छुट्दैन हाम्रो साथ यस्तै भनेर यस्तै भनेर छाडी गयौ निष्ठुरी निर्दय भनेर कसम खाई राखेर शिरमा हात पाचुन्जेला छुट्दैन हाम्रो साथ यस्तै भनेर यस्तै भनेर छाडी गयौ निष्ठुरी निर्दय भनेर यस्तै भनेर छाडी गयौ निष्ठुरी निर्दय भनेर यस्तै भनेर छाडि गयौ निष्ठुरी निर्दय भनेर I'm gonna make it.